पटपटले वत्सस्थले कौस्तुभम् वरमौक्तिकं करतले वेणुकले गणगणम् सर्वाङ्गे हरचन्दनं सुललितं कण्ठे च मुक्तावली गोपास्त्रीहर्यष्टितो विजयते गोपालचूरामणि अस्तिष्वकल्पाप्रसूनामृताम् वस्तु प्रस्तुतमेणुना जलहरि निर्वाणनिव्याकुलम् सहस्रसन्निवदनीलस गोपीसहस्रावृतम् असन्नतापवर्गमखिलो दारं किशोराकृति बालो वाच अब भक्ति भन्छन् अहम भक्तिर्देख्या दायमौ मे तनयौ मतौ ज्ञान वैराग्य नानौ काल योगेन जर्जरौ अहम भनेको म भक्ति नामले विख्यात छु इमौ भनेका यी दुईजना मे तनयौ मतौ मेरा छोरा हुन् भनेर मानिएका छन् यिनीहरूको नाम चाहिँ ज्ञान र वैराग्य हो तर कालयोगिन जर्जरहरू भनेको समयका फेरले गर्दाखेरि यिनीहरू यस्ता जर्जर अवस्थामा पुगे गङ्गाद्या सरितस्येमा मत्स्यवार्थम समागता यी जुन पद्मलोचना यी को हुन् भनेर तपाईँले सोध्नु भएको थियो यी चाहिँ गङ्गाद्या सरिता गङ्गा यमुना सरस्वती नर्मदा कावेरी आदि गरिएका नदीहरू हुन् मत्स्यवार्थम मेरो सेवाका लागि समागता आएका हुन् तथापि न च मे श्रेय सेविताय सुरैरपि यत्रावधि देवीहरूले सेवा गर्दै गरिरहेका छन् र पनि मे श्रेय न मलाई सुख छैन मलाई शान्ति छैन सेविताय सुरैरपि सुरैः सेविताय अपि देवताहरूले देवीहरूले सेवा गरिरहेका छन् र पनि न समे श्रेय मलाई सुख र शान्ति छैन किन छैन इदानीं शृणु मद्वार्ताम् अब मेरा कुरा सुन्नुहोस् इदानीं भनेको अब मद्वार्ताम् सुन्नु मेरा कुरा सुन्नुहोस् सचित्त चित्त लगाएर मन लगाएर त्वं तपोधन हे तपोधन तप एव धनम यस्य छ तपोधन तपस्या नै छ धन जसको तिनीहरूलाई तपोधन भनिन्छ तपाईँ त्यस्ता तपोधन हुनुहुन्छ वार्ता मे वितताप्य अस्ति मे वार्ता वितताप्य अस्ति मेरा कुरा चाहिँ छोटा छैनन् निकै लामा छन् विस्तारपूर्वक छन् ताम मैले त्यस्ता वार्ता श्रुत्वा सुखेर सुखम आवह कसरी हुन्छ मलाई सुख प्रदान गर्नुहोस् उत्पन्न द्रविणेशाहम वृद्धि कर्णाटके गता क्वचित् क्वचित् महाराष्ट्रे गुर्जरे जीर्णतां गता उत्पन्न द्रविणेशाहम सा मन की त्यस्ती जी भक्ति म द्रविण देशमा उत्पन्न भएकी हुँ कर्नाटकमा बढेकी हुँ वृद्धि कर्नाटकै गर्दा कर्नाटकमा बढेकी हुँ क्वचित क्वचित महाराष्ट्रे कता कताबाट महाराष्ट्रमा पुगेँ त्यहाँ पनि ठिकै थियो गुर्जरले जीर्ण दान गता गुजरातमा पुगिसके पछाडि चाहिँ म पूर्ण जीर्ण भएँ अब असल गुजरातका मान्छेहरूले यो सुन्न चाहँदैन भन्छन् त गुर्जरै जीर्णतम गतामा चाहिँ त्यहाँ खण्डाकार छ गुर्जरै अजीर्णतम गता गुजरातमा यति भक्ति कि भक्ति देवी नै अजीर्ण हुनुहुन्छ पचाउन सक्नु भएन भन्छन् उनीहरूले तर अब अहिले होला नरसिंह मेहताको समयदेखि पछाडि गुजरातमा वास्तवमा त्यस्तो भयो, तर पहिला चाहिँ दुनियाँभरका शाक्त र शैव के नाथपन्थी दुनियाँ के रे गरेर गुजरातमा वास्तवमा कर्मकाण्डकै मात्रै विस्तार थियो, अर्थ केही पनि थिएन। तर किन भन्दाखेरि अजिर्णनाम गता उनीहरूले भन्दा पछाडिको श्लोकले फेरि त्यसलाई खण्डन गर्छ नि त, तत्र घोर कलेर योग आएको, घोर कलियुग चाहिँ त्यहाँ लागेको रहेछ। घोर कलियुग लागेकाले गर्दा पाखण्डै भनेको सम्पूर्ण पाखण्डै मात्रै रहेछ र खण्डिताङ्गका मेरा त एक एक अङ्ग सबै खण्डित भए, भक्तिका जति पनि अङ्ग हुन्छन् ती सबै खण्डित भए। दुर्बलाहम चिरम जाता, म अत्यन्तै दुर्बल भएँ, धेरै समय चिरम भनेको धेरै समयसम्म म दुर्बलै भएर त्यहाँ बसेँ। पुत्राभ्याम सह मन्दताम, यी दुवटा जुन ज्ञान र वैराग्य पुत्र हुन् यी पुत्रका साथमा म साह्रै मन्दा अवस्थामा पुगेँ, मन्दा भएँ म। अनि कता कता र ताते ताते गर्दै गर्दै वृन्दावनम पुनः प्राप्य, वृन्दावनमा आइपुगेँ। वृन्दावनमा फेरि आइपुगेर नवीन एव स्वरूप, नवीना इव म त नयाँ उमेर पाए जस्तै भएँ, स्वरूपणी सुन्दर रूप भए कि भएँ। र वृन्दावनमा अत्यन्तै भक्ति थियो, त्यस कारणले अत्यन्तै भक्ति भएकाले गर्दाखेरि भक्ति देवी यहाँ तरुणी भइन्। जाता हम युवती सम्यक, म त सुन्दरी भएँ, युवती भएँ, पृष्ठ रूपा देख्दाखेरि सबैलाई राम्रो लाग्ने भएको रूप, पृष्ठ भनेको अत्यन्त प्रकृष्ट सुन्दरी, सबैलाई राम्रो लाग्ने प्रिय रूप भएँ अहिले। तर तु किन्तु इमौ सहितौ अत्र, इमौ सुतौ यी दुवटा पुत्र चाहिँ सहितौ जस्ता थिए त्यस्तै भए, यिनीहरू सुति नै रहेका छन्। क्लिश्यता श्रमान्, परिश्रमले यिनीहरूलाई अत्यन्त क्लेश भइरहेको छ, कष्ट भइरहेको छ, र यिनीहरू चाहिँ उसै गरी सुतिरहेका छन्, यिनीहरूमा केही पनि परिवर्तन आएन। इदम स्थानम परित्यज्य विदेशम गम्यते मया, अब म त हिँडिरहने बानी भएकी हुँ र यो ठाउँलाई पनि छोडेर म अरू अरू ठाउँमा पनि जान मलाई इच्छा छ। तर जडठत्वम समाय, ए जडठत्वम समाया त यिनीहरू यस्ता जडठ भए, वृद्ध भए, यिनीहरूमा अब वृद्धावस्थामा प्राप्त भएकाले गर्दाखेरि यिनीहरूलाई छोडेर हिँड्न पनि सक्दिनँ, एकै ठाउँमा बसिरहन मन पनि लाग्दैन, केही न दुखी न दुखी त त्यही दुःखले म बहुत दुखित छु। साहम तु तरुणी कस्मात, अनि फेरि मलाई एउटा मन मनमा प्रश्न पनि आउँछ, सा भने त्यस्तै, अहम भनेको म, चाहिँ तु भनेको चाहिँ, कस्मात् तरुणी, किन तरुणी भए, सुतौ वृद्धाभौ कुतः, यी पुत्रहरू हुन् तर यिनीहरू चाहिँ किन वृद्ध भए, पुत्र चाहिँ वृद्ध हुनु, माता चाहिँ तरुणी हुनु। तयाराम सहचारित्वा, तिनैजना हामी त साथसाथमै हिँडिरहेका छौँ, वैपरीत्यम कुरा सतम, यो विपरीत अवस्था कहाँबाट आइलाग्यो, घटते असलमा त के हुनु पर्थ्यो भने जरठा माता, माता नै बुढी हुनु पर्थ्यो, तरुणौ तनयति छोरा चाहिँ तरुण हुनु पर्थ्यो, हुनु त तु पर्थ्यो, तर भयो अर्कै थियो। अत सोचामी, अत त्यस कारणले सोचामी भनेको शोकमग्न छो, आत्मानम सोचामी, आफ्नै विषयमा म शोकमग्न छु, शोक गर्दैछु। विस्मय विष्ट मानसा, विस्मय पनि आउँदछ, विस्मयले विस्मय पसेको छ जसका मनमा, त्यस्तै भएर मनमा विस्मय पर्छ कि आश्चर्य पर्छ कि जस्तै भएर म आफ्नै विषयमा शोक गर्दैछु। र हे योगनिधे, हे योगनिधि, योगका खजाना धीमन मनिक बुद्धिमान नारदजी, अत्र किम कारण भवेत वद, यसमा के कारण हुन सक्दछ त हजुरले भन्नु पर्यो। नारद नारद उवाच, नारदजी भन्नुहुन्छ, ज्ञानेनात्मानि पश्यामि सर्वमे तत्त्वानवे न विषादस्तया कार्यो हरिष्यन्ते करिष्यति। नारदजी भन्नुहुन्छ, अब एकैछिनमा ध्यान लगाउनु पर्यो है, त्यसमा अब ज्ञानेन आफ्नो ज्ञानद्वारा आत्मनि पश्यामि आफ्ना अन्तस्करणमा म हेर्छु। सर्वमे तत्त्वानघे, हे अनघे भनेको हे पाप रहिते निष्पापे, एतत् सर्वम तब एतत् सर्वम, तिम्रो यो सम्पूर्ण जे जे घटना घटो त्यो सम्पूर्ण ज्ञानेन आत्मनि आत्मनि पश्यामि, आफ्नो अन्तस्करणमा ज्ञानद्वारा आफ्नो ज्ञान आफ्नो विचार आफ्नो विवेकद्वारा हेर्दछु। न त्वया विषाद न कार्य, तिमीले दुःख मान्नु पर्दैन। हरि सन्ते करिष्यति, ते भनेको तिम्रो भगवान् हरिले तिमीलाई शान्ति प्रदान गर्नेछन्। सुत उवास, सुतजी भन्नुहुन्छ, क्षण मात्रेण तज्ञात, एकैछिनमा त्यो कुरो जान्नु हो नारदजीले, वाक्य मुहुर्ते मुनीश्वर, र नारदजीले वाक्यम उचे कुरो जानेर वाक्य भन्दछन्। उचे उचार्दै उछिरे उभाष हुन्छ प्राथमिक पदमा, उचे हुन्छ आत्मा पदमा। नारद उभाष, सुन स्वाबहिता बाले योगोऽयं दारुण कली, ऋणलुप्त सदाचारो योग मार्गस्थ पांसि च। हे बाले, हे भक्ति देवी, अवहिता श्रेणुस्व, अवहिता भने सावधान, सावधान भएर श्रेणुस्व सुन, श्रेणु हुन्छ परमेश्वर पदमा, श्रेणुस्व हुन्छ आत्मा पदमा। अयम दारुण कलियुग, यो दारुण कलियुग हो, डरलाग्दो कलियुग हो, घोर कलियुग भन्छन् जसले, तेन त्यसले गर्दा सदाचार लुप्त, सारा सदाचार लोप भए, योग मार्ग पनि लोप भए, तपस्याहरू पनि लोप भए, अति सबै गर्ने मान्छे हुन् मान्छे बिग्रिए, जना मानिस अघासुरायन्ते, अघासुर जस्ता भए, अघा भनेको पापै पापले परिपूर्ण भएका असुर जस्ता भए। साठ दुष्कर्मकालीन, सठताले युक्त भएका र दुष्कर्म गर्ने, अब के हुन्छ गर्दाखेरि कसले के गर्दो रहेछ भनेर जबरजस्ती गर्ने, दुष्कर्म पनि गर्ने, सठता पनि गर्ने, र साँच्चै भन्दा यह भनेको यस युगमा सन्त विसिदन्ती, जो सज्जन छन्, भगवत भक्त छन्, सज्जन छन्, साधुजन छन्, ती विसिदन्ती, तिनीहरूले चाहिँ दुःख पाउँछन्। प्रविष्यन्ति हि असाध, जो असाधु प्रवृत्तिका व्यक्तिहरू हुन् तिनीहरू चाहिँ आनन्दित हुन्छन्। तर यो धीमान धैर्यम धत्ते, जुन बुद्धिमानले धैर्य धारण गर्दछ, स भिडा पण्डित हो अथवा त्यही धीर हो त्यही हो पण्डित हो भनेर भन्नुपर्दछ, त्यसलाई भगवान् त हुनुहुन्छ नि त, मान्छेले त्यसो गर्न सक्दछन्, सज्जन मान्छेलाई दुःख दिन सक्दछन्, तर भगवान् त कहीँ जानुभएको छैन, धैर्य चाहिँ धारण गर्नुपर्छ। अस्पृश्य नवलोकेयम शेष भारकरी धारा, अब अस्पृश्य अनवलोक्या इयम, यति बेला त इयम धारा, यी जुन पृथ्वीलोक हुन् यी अस्पृश्या भइसकेकी छिन्, शेषजीलाई पनि यी पृथ्वीलाई छुँदाखेरि पनि पाप लाग्छ कि जस्तो शेषजीले भाविरहनु भएको छ, अनवलोक्या यी पृथ्वीको दर्शन पनि गर्नु नपरोस्, भनेर किनभने पृथ्वी पापको भारले यति भारी भयो कि शेषीलाई पनि पोख्न साह्रो पर्न थाल्यो। भाडा करिब अब वर्षे वर्षे यसपालि त जस्तो भयो आगो त सुध्रिन्छ कि भन्दा अह वर्षे वर्षे क्रमात् जाता प्रत्येक वर्ष बढि नै रहेको छ। मङ्गलम नापि दृश्यते काहीँ मङ्गल देखिँदैन। न त्वामपि सुतै साकम् तिमी अब भक्ति हौ कि ज्ञान वैराग्य हुन् तर तिमीलाई ज्ञान वैराग्यको साथमा तिमीलाई कोपि न साम्प्रतम न पश्यति कसैले पनि तिमीलाई यहाँ हेर्न सकेको छैन देख्न पाएको छैन। उपेक्षित अनुराग अन्धे अब अनुरागले जुन अन्धा भएका छन् संसारका विषय वासनामै अनुराग राख्ने व्यक्ति जुन विषय वासनाले जुन अन्धा भएका छन् त्यस्ता व्यक्तिहरूलाई चाहिँ भक्ति किन चाहियो। एकदम पुरा अब पैसाका कुरा जहाँ चल्दैछन् धेरै पैसा कमाउने यस्तो उस्तो अनि राम्रा राम्रा घर बनाउने ठुला ठुला प्रोजेक्ट ल्याउने त्यस्ता खालका कुरा भएका ठाउँमा गएर राम कथा सुनाउँछु भन्यो भने सुन्छन् अर्कै कुरामा मस्ती छ र हो तिनीहरूले यी कुराहरूको उपेक्षा राख्दछन्। त्यसो हुँदाखेरि अब जब त कसैले पनि सम्मान पाउँदा भाउ पाउँदा पो त्यो मान्छे फल फुल फल्ने फुल्ने हो। कसैले त्यसलाई हेर्दै हेर्ने भने त ऊ त जतिसुकै महत्त्वपूर्ण कुरा भए तापनि महत्त्वपूर्ण वस्तु भए तापनि जर्जर हुन्छ। र तिमीलाई पनि यहाँ कसैले हेर्ने कोही व्यक्ति छैनन् र तिमी जर्जर भएर बसेकी हौ। यो त वृन्दावन धामको महिमा हो जसले गर्दाखेरि वृन्दावनस्य संयोगात् वृन्दावन जस्ता पवित्र धामको भक्तिमय धामको संयोगले गर्दाखेरि फेरि तिमी तरुणी भयो। तर मान्छे त यस्ता छन् कि उनीहरूकै हिसाबले हो भने त तिमी बुढी भइसकेको थियो। धन्यम वृन्दावनम तेन त्यस कारणले गर्दाखेरि वृन्दावन धामलाई धन्यवाद दिनुपर्दछ जहाँ भक्तिदेवी पनि निरन्तर नृत्य गरिरहन्छ। अत्र यहाँ पनि ग्राहका भावन ज्ञान र वैराग्य चाहिँ वृन्दावनमा पनि कसैलाई चाहिने रहन्छ। भक्ति से मुक्ति मिले भक्ति से मिले ज्ञान कुनै के भनेर छ भक्ति वैराग्य देवे कुनै के भनेर भने भक्तिबाटै मुक्ति पाइन्छ भक्ति किन गरियो भने ज्ञान पनि हुन्छ भक्तिबाटै वैराग्य पनि हुन्छ किन अर्को चाहियो। यहाँ त त्यस्तो छ र ज्ञान र वैराग्यको यहाँ कसैले पुछताछ गरेनन् पुछेनन् ग्राहक भएनन्। त्यस कारणले गर्दाखेरि इमौ जरामपि न मुञ्चतः यी दुईजनाले चाहिँ वृद्धावस्थालाई छोड्न सकेनन्। किञ्चित आत्मसुखे नेह प्रसुप्ति मन्यते नयो भक्तिलाई नै आनन्द आएकाले गर्दाखेरि भक्ति देवी नै करुणी भएकीले गर्दाखेरि पनि अनयो यी दुईजनालाई पनि अरूतिरको भन्दा चाहिँ केही आनन्द उनीहरूलाई पनि आएको छ। आत्मसुख नभने आफूभित्रै मानसिक सुखले आत्मिक सुखले यहाँ यिनीहरू खुब निधाएका छन्। सन्तुष्टिले गर्दाखेरि पनि यिनीहरू धेरै निधाएका छन् यहाँ किनभने कमसेकम भक्ति देवी त यहाँ करुणी भइन् भक्ति रुवाछ। अनि भक्तिदेवीले प्रश्न गर्नुभयो कथम परीक्षित आराज्ञ स्थापित हो यसुचि कलि प्रवृत्ते तु पद सर्व सार पुत्र गतो महान् करुणा परेण हरिणा प्रधर्म कथमीक्षते इमं मे संशयं छन्दी तद्वाचा सुमितास्म्यहम्। परीक्षित आराज्ञ परीक्षित महाराज एकपल्ट राजा सम्राट हुने बित्तिकै शासनको बागडोर समात्ने बित्तिकै उहाँले आफ्नो समस्त राज्यमा कतै पनि घोर अन्याय अत्याचार त भएको छैन भन्दै घोडामा चढेर प्रदक्षिणा गर्दाखेरि त्यहाँ एक ठाउँमा कलियुगले गौलाई र गोरुलाई अत्यन्त दुःख दिएको देखे। गौरा गोरुको त्यहाँ संवाद चलिरहेको थियो, गोरुका रूपमा धर्म रहेछन्, गौका रूपमा पृथ्वी रहेछन्। र त्यो देखेर परीक्षित राजाले कलियुगमाथि प्रहार गर्न खोजे, धनुषमा बाण चढाए। त्यति बेलै मारिदिनु पर्छ नि त यो अपवित्र कलियुगलाई, अशुचि कली, यो अपवित्र जो कलियुग, त्यसलाई नमारेर परीक्षित राजाले फेरि किन राखे? नत्र स्थापित कथम स्थापित, किन यिनलाई स्थापन गरे? किनभने कलौ प्रवृत्ति हेतु कलियुग लाग्ने बित्तिकै सर्वसारा कुरा गर्दा सारा वस्तुहरूको सार तत्त्व चाहिँ कहाँ गयो? सबै सकियो। करुणा परेन हरिलाई, भगवान् हरिलाई त अत्यन्त दयालु भनिन्छ, त दयालु भगवान् हरिले पनि यस्तो अधर्म भइरहेको किन कथम इच्छा थिए, कसरी देखिरहन सक्नु भएको? इमम संशयम, यो जुन सम्बन्धमा सन्देह छ, मे मेरा हृदयमा जुन यो संशय छ, छिन्दै त्यसलाई तपाईँले काट्नुहोस्, संशयलाई छिन्न पार्नुहोस्। किनभने त्वद्वाचा हजुरका वाणीद्वारा सुखित आश्रमलाई अत्यन्त सुख आनन्द मिलिरहेको छ। यी कुरा त हाम्रा हृदयमा पनि आउँछ नि है। हामी यत्रो भगवान्को भक्ति गरिरहेका छौँ, मान्छे यत्रो पाप अनाचार गरिरहेका छन्, यत्रो अधर्म भइरहेको छ, भगवान् भगवान्ले केही व्यवस्था गर्नु पर्ने हो। हाम्रा मनमा पनि आउँछ नि त त्यस्ता खालको प्रश्न आउँछ। अनि यदि प्रशस्त या बाले, हे बाले, हे भक्तिदेवी, यदि तिमीले सोधेकै हौ भने प्रेमत श्रवणं कुरु, प्रेमपूर्वक श्रवण गर। सर्वं वक्ष्यामि, सम्पूर्ण प्रेम तिमीलाई म भन्छु, ते सर्वं वक्ष्यामि, तिमीलाई सम्पूर्ण भन्छु, हे भद्रे, ते सर्वं वक्ष्यामि, ते कस्मदं गमिष्यति, र तिम्रो हृदयको यो सन्देह अज्ञान यो दूर हुनेछ। कस्मदं भनेको अज्ञान। यदा मुकुन्दो भगवान् स्मरं त्यक्त्वा सपदं गता, जुन दिन भगवान् श्रीकृष्ण स्मरं भनेको पृथ्वीलाई, त्यक्त्वा भनेको त्याग गरेर, सपदं भनेको आफ्नो नित्य धाममा, गतः भनेको जानुभयो, तद्दिन त्यसै दिनदेखि कलि आयात, कलियुग आउँदछ। सर्वसाधन बाधक सारा साधनहरूलाई, श्रेय कल्याणका साधनहरूलाई बाधा पुर्याउने कलियुग त्यसै दिनदेखि आएर यो पृथ्वीमा विस्तार गर्दछ। दृष्टो दिग्विजय, दिग्विजय राज्ञा, राजा परीक्षितले दिग्विजय गर्दाखेरि कलियुगलाई देख्नुभयो, तर दिनवत शरणगत मार्न भनेर धनुषमा बाण पनि चढाउनु भयो, तर अत्यन्त दिन दुःखी भएर त्राहिमाम त्राहिमाम भन्दै राजाका शरणमा पर्यो। शरणमा परेका त शत्रुलाई पनि नमार्नु भन्ने अब राजधर्मले भन्छ। र नमया मारणीयम, अब यो कलियुग त शरणमा पर्यो, शरणलाई त कसरी मार्नु, र मैले अब यसलाई मार्न हुँदैन भनेर भाग्नुबाट सारङ्ग इव सार भो। जस्ता प्रकारले भ्रमरा भ्रमर, सारङ्ग भनेको भ्रमरले, सारभूत भनेको फुलहरूमा भएको सार, सार उसले ग्रहण गर्दछ। त्यसै गरी परीक्षित दादाले पनि अब कलियुगमा पनि त केही न केही राम्रो होला, सबै नराम्रो त नहोला नि त, यसमा भएको राम्रो पनि हामीले लिनुपर्छ। अब के छ न कलियुगमा राम्रो, तपाईँले के देख्नुभयो त भन्दा, यत् फलम नास्ति तपसा न योगे न समाधिन। अब अरू अरू युगमा तपस्या गर्दाखेरि जति फल पाइँदैनथ्यो, योग गर्दा जति फल पाइँदैनथ्यो, समाधिद्वारा जति फल पाइँदैनथ्यो, तत्फलम लभते सम्यक, त्यो फल चाहिँ कलौ भने कलियुगमा सम्यक केशव कीर्तन, राम्राजाले केशव भगवान्को कीर्तन गरिएछ भने त्यत्रो फल पाइन्छ। अत्यन्त यो कलियुग के भन्छन्? यो कलियुग चाहिँ अत्यन्त डरलाग्दो यहाँ केही गर्न नसकिने भएकाले गर्दाखेरि भगवान्ले त्यो हामीलाई सुविधा दिनुभयो। अच्छा भइगयो त भइगयो, अब यो कलियुग छ, यहाँ सबै मान्छेको बुद्धि बिग्रिन्छ, सबै मान्छे साधन हुन्छन्, सबै मान्छे दुर्बल छन्, त्यस कारणले गर्दाखेरि यहाँ ठुल्ठुला यज्ञ गर्न, लामा समयसम्मको अब तपस्या गर्न, योग समाधि गर्न यहाँ सम्भव रहन्छ। यहाँ एउटा कुरो त सम्भव छ, कुनै राम्रोसँगले गर्न सक्छ के भन्दा भगवान्को नाम तँ त कसैले बाधा गर्दैन, यहाँ तँ राम्रोसँगले गर, जे सकिन्छ तँ गर, त्यही गर्यो भने पनि अरू अरू युगमा अरू अरू अरूले पाइने फल तँ यहाँ कीर्तनले मात्रै पाइन्छ। एकाकारम कलिम दृष्ट्वा सारभत्सार नीरसम विष्णुराध स्थापितवान कलिजानं सुखाय च। एकाकारम कलिम दृष्ट्वा, कलियुगलाई एकमात्र आकारमा आकारित भएको देखेर, सारभत्सार नीरसम, अब सारभत् भनेको बलवान, सार भनेको बल पनि छ, बलले युक्त भएको, अनि सार निरसम, तर यसमा के छ भने सारहरू सम्पूर्ण वस्तुहरूका सारहरू यहाँ समाप्त भइसके, त्यस कारणले गर्दाखेरि अब जब तक कुनै वस्तु पनि त्यहाँ भेटिँदैन, के भन्छन् हौ त्यो शब्दै आएन मलाई, कहिले कहिले त्यस्तो हुन्छ, अनि त्यसो हुँदाखेरि त्यस्ता समयमा अलिकति गरियो भने पनि त्यसलाई धेरै मानिन्छ। विष्णु राजा भनेको परीक्षित राजाले स्थापितवान कलिजानम, कलियुगमा जन्मिएका व्यक्तिहरूको सुखका निम्ति उनीहरूले त्यो लाभ भेट्दछन्। कलियुगमा केही पनि गर्न नसकिने अत्यन्त यो सबैलाई बाधा गर्ने यो युग भएकाले गर्दाखेरि अब यहाँ अलिकति केही गरियो, राम्रो गरियो भने पनि त्यसको फल धेरै हुनेछ, त्यो फल त कमसेकम पाउँछन् कलियुगमा जन्मिएका मान्छेले, नभए कलियुगलाई नै मैले मार्दै भने त फेरि द्वापर युग लाग्ला, द्वापर युग लाग्यो भने त, अनि द्वापर युगमा त त्यति सजिलै त त्यो फल पाइँदैन है, अनि त्यहाँ अब जस्तै अरुणाचलको एउटै परीक्षा अरुणाचलमा पनि भयो, एउटै परीक्षा दिल्लीमा पनि भयो, एउटै दृष्टिले हेर्ने त भएन नि बोही, दिल्लीमा बसेका छात्रहरूलाई कति सुविधा छ, कति थोकको छ, पढ्ने सुविधा छ, कस्तो परिवेश भेटेका छन्, त अरुणाचलका पाहाडमा बसेर त भेटेका छन्, अनि अरुणाचलमा त्यतिको लेखे पनि त लेखेका हुन् त्यो हिसाबले लेखेका, यसलाई नम्बर दिनुपर्छ, यसलाई त त्यतिको लेखेको धेरै नम्बर दिनु, त्यही कुरो त्यही कुरो त्यति नै दिल्लीकाले लेख्यो भने हुँदैन, उनीहरूको आस्थामा छन्, यिनीहरूको आस्थामा छन्। त्यस कारणले गर्दाखेरि कलियुग जस्ता अत्यन्त डरलाग्दो भयानक युगमा यतिको यिनीहरूले जब गरे, यहाँ त जताहरू बर्बादै मात्रै छ, न सन्मति दिने मान्छे छन्, न ज्ञान दिने मान्छे छन्, न साहस दिने मान्छे छन्, न त्यसलाई प्रशंसा गर्ने मान्छे छन्, त्यस्तामा पनि यसले यति गर्यो, यसलाई त मान्नुपर्छ भनेर भगवान्ले पनि त्यो मान्नुहुन्छ र त्यस कारणले गर्दाखेरि त्यस्तो सुविधा भेटुन् कलियुगमा जन्मिएका मान्छेले भनेर कलियुगलाई नमारिकन राखे। तर कुकरमा चरणा सार किन जान्छ कुनै पनि वस्तुको, त्यसै त जाँदैन, मान्छेले कुकरमा गर्दछन्, सधैँभरि कुकरमा गरिरहेको हुनाले गर्दाखेरि अब प्रत्येक वस्तुमा भएको सार वस्तु, अब भागवत भन्नुपर्दछ, भागवत भन्दाखेरि भगवान् प्रत्यक्ष रूपमा पाइनुहुन्छ भनेर भनेको छ। त्यत्रो एउटा सुविधा हुँदाखेरि पनि पण्डितहरू के गर्छन् भन्दाखेरि भागवत गन्धमा बाहिरकै कुरामा चाहिँ धेर भन्छन्, होइन? व्रतमा बस्नुपर्ने हो, नियममा बस्नुपर्ने हो, आचारमा बस्नुपर्ने हो, बसिदिँदै। अनि उनीहरूले एकदम ती भजनका टोलीहरू ल्याएका छन् र अनि भजन भने त्यस्तै लाउन लाउँछन्, अनि भजन पनि त्यस्तै लगाउने हुँदाखेरि सुन्ने मान्छे पनि त्यसैमा चाहिँ धेरै नाच्छन्, त्यही धेरै खुसी मान्छन्। भनेपछि त भागवतले भनेको कुरो त त्यहाँ पुग्दैन नि त, कस्तालाई चाहिँ भागवतले भगवान्ले दर्शन दिनुहुन्छ भनेको त कस्तालाई मुक्ति दिनुहुन्छ भनेर भन्नुभएको त यहाँ के गर्दैछ? यहाँ त त्यो गरेका छैन, अन्त कुकर्मा भएन, कुकर्माको आचरण गर्नाले गर्दा अब भागवतले त्यहाँ मुक्ति दिएन, मुक्ति दिन्छ भन्छ भयो, कस्ताचारले गर्दा मुक्ति दिन्थ्यो के गर्दैछ? अनि भागवतको सार गए जत्तिकै भयो, त राम्रा चाल्ले र नियमले निष्ठाले गर्दा त आज पनि दिन्छन् नि त फल। विष्णु रात भनेको उसलाई भन्यो होइन, ब्रह्म रात भनेको सुखदेव। विष्णु रात चाहिँ किन भनेको भने परीक्षित राजा जब उनकी माताका गर्भमा थिए, उत्तराका गर्भमा थिए, त्यति बेला अश्वत्थामाले ब्रह्मास्त्र हानेर उसले गर्भमै शेष पार्न खोजेको थियो। त्यहाँ भगवान् विष्णु भनेको विस्तृत व्यापक धातुबाट विष्णु प्रत्यय गरेर विष्णु रहेछ सर्वव्यापक, त्यही गर्भभित्र पनि भगवान् हुनुहुन्थ्यो। त्यही प्रकट भएर सुदर्शन चक्रले र कौमुदेवी गदाले त्यहाँ त्यो ब्रह्मास्त्रलाई उहाँले के गर्न पनि काम गर्न दिनु भएन। विष्णु नै रात दत्त, अब त्यो एक प्रकार मरिसकेको थियो, भगवान्ले नै प्रदान गर्नुभएको, भगवान्ले प्रदान गर्नुभएको जीव हुनाले गर्दा त्यो विष्णु रात विष्णु रात। र पदार्थ संस्थिता भूमौ, भूमिमा पदार्थहरू त छन् जस्ता थिए त्यस्तै थिए, तर बीजहीन जस्तो सहायता र कस्ता चल्दैछन् भन्दाखेरि अब जसमा भित्र चामल चाहिँ छैन, भुस मात्रै छ, त्यसै गरी वस्तुहरू छन् तर त्यसले गर्ने काम चाहिँ गर्न सक्दैन। जस्तै विप्रहरी भागवती वार्ता गेहे गेहे जने जने, ब्राह्मणहरूले भागवतका कुरा गेहे गेहे घर घरमा गर्दछन्, झनै झनै घर घरमा मात्रै के भन्नु, मान्छे झन् झन्मा भन्दछन् गर्दछन्, तर कसरी गर्दछन् भन्दाखेरि कर्ण लोभेन काली पैसाका लोभले भागवत नै जाओ क्या भन्दै जान्छन्, है हमारा समय नहीं, अरे समय तो निकल जाएगा, कब निकलेगा दिन भर तो हम दुकान में हैं, फुर्सत नहीं, अरे संध्या को लगा दे, सायंकाल को तो आप फुर्सत है ना, सायंकाल को भी भागवत, अरे क्यों नहीं, भगवान की कथा है, सब भी करो, उसमें क्या है। अब आज भी आँच भोलि भी आँच पशी भी आँच दिक्कत आगे अच्छा सायंकाल को होगा तो फिर ठीक है, त्यो न समय हो न केही हो न त्यसमा व्रत छ न त्यहाँ नियम छ न केही छ। अब उसले पनि किन लगाउनु बार बार त्यसरी गएर भन्नु त कर्ण लोभेन, दुई चार पैसा भए पनि आउँछ कर्ण लोभेन, पैसाका लोभले धनका लोभले कालिता भनेको जबरजस्ती गराइयो, सेठलाई भन्दा भन्दा गर्न लगाइयो, उसले गरेको होइन। अरे सेठजी क्या भागवत लगाए, अरे क्या बताएँ आप, ये पंडित छोड़ता नहीं, बार बार रोज रोज आ करके, अब मैं अपने लिए थोड़े कर रहा हूँ उसके लिए निंदी सिर्फ में कथा सार तो कथा त्यसले गर्दाखेरि कथाको सार समाप्त हो। कथाले जुन काम गर्नुपर्छ त्यस्ता चालले लगाएका कथाले कहाँ काम गर्छ? शेठजी अब निपातीमा बसेका छन्, उमिरहेका छन्, अनि पण्डितजी सोध्छन् अरे शेठजी आप तो क्या कर रहे हो, उग रहे हैं, अरे पण्डितजी आप बोलिए ना मैं सुन रहा, अनि त्यहाँदेखि मन छैन अब यहाँ भन्नु त्यहाँ लगाइदिएको छ दिनभरिमा मान्छेसँग बल्ल बल्ल थकाइरहेको छ कहाँ यहाँ सुन्ने मन हुन्छ पैसाकै ध्यान हुन्छ त्यहाँ कथा छ अत्युग्र भूरि कर्मणो नास्तिका एउटा बाजन त्यही तृष्णन्ति तीर्थै सुस्तोगत अत्यन्त उग्र र भूरिमाको धेरै धेरै कर्म गर्ने उग्र पनि कर्म गर्दछन् अनि धेरै धेरै कर्म गर्दछन् मनमा भाव छैन भक्ति छैन नास्तिक छन् पापी छन् त्यस्ता व्यक्तिहरू पनि गएर तीर्थमा बसेका छन् के उद्देश्यले बसेका छन् उनीहरू नै जानुन् अब त्यस्ता व्यक्ति पनि तीर्थमा गएपछि अब तीर्थमा अब वृन्दावन जस्तो ठाउँ भयो ऋषिकेश जस्तो ठाउँ भयो काशी जस्ता ठाउँमा कसरी बस्नुपर्ने थियो त्यहाँ त एक छाक खाएर होइन सम्पूर्ण सात्विक भोजन गरेर गङ्गा स्नान यमुना स्नान गरेर अनि भगवान् नाम जप गर्दै त्यसरी बस्नुपर्ने थियो त्यस्ता ठाउँमा गएर पनि लसुन प्याज अन्डा उत्तिकै खाइरहेको छ मौज मस्तीमा गएको छ अनि ती मान्छेहरूलाई यो तीर्थस्थानमा गएर बसेर यसो खानु हुँदैन भनेर भावै छैन अनि त्यसले गर्दाखेरि के हुन्छ भन्दा तीर्थ सारस्तो दुःख त त्यस्तै त्यस्ताले भरियो भने तीर्थको महिमा पनि त कम्ती हुन्छ होइन अनि तीर्थले गर्न सक्ने काम हुँदैनन् तीर्थको महिमा त हो त्यस्ता साधु सन्त जो अत्यन्त सात्विकतामा बस्ने भगवान्का भक्त त्यस्ताले पो तीर्थको महिमा तीर्थको बल बढ्दछ त यस्ता पापीहरू गएर बस्यो भने त तीर्थको शक्ति कम्ती हुन्छ काम क्रोध महालोभ तृष्णा व्याकुल चेतस त्यपि तिष्ठन्ति तपसी तपसा जस्तो गतः कामले छोडेको छैन क्रोधले छोडेको छैन महान लोभले छोडेको छैन तृष्णाले छोडेको छैन यी सबैले सोचित्त व्याकुल भइरहेको छ व्याकुल भइरहेको छ अब ऊ तपस्या गर्न भनेर बस्दछ तपस्या गर्न भनेर के बस्दछ तपस्वीको स्वाङ पारेर बस्दछ होइन तपस्वीको स्वाङ पारेर बसेकाले गर्दाखेरि तपस्या जस्तो दुःख त अनि मान्छेले के छ अहिले देख लिया तपस्या छ कैसे कैसे लोग तपस्वी बनके बैठे हैं कौन तपस्वी है कौन नहीं है सब पता चल गया त्यही त भन्दैन त मान्छेले होइन धेरै जसो मान्छे त्यसै स्वाङ पार्ने छन् अब उसले खुट्टा ठाडै पारेर बस्नु छ भने एकान्तमा नबसेर यहाँ बाघा दोहोरो लस्कर मान्छे हिँडेको ठाउँमा चाहिँ खुट्टा ठाडा पारे उल्टो तल पारेर बस्छन् देखाउँदै बसेको भइ हुन्छ होइन तपाईँलाई त्यसै गरी सारा गर्नु तपाईँले नदेखिने ठाउँमा गर्नुपर्छ हुन्छ त्यस्ता हुन्छन् मनसस्याले लोभात मनलाई जितेको छैन लोभलाई जितेको छैन दम्भलाई जितेको छैन निरन्तर पाखण्डको आश्रय लिइरहेको छ शास्त्रको अभ्यास छैन अनि त्यसो हुँदाखेरि त्यस्ता व्यक्तिहरू पनि ध्यानमा योगमा योग गर्नु भनेर बस्दछन् तिनीहरूद्वारा न ध्यान हुन्छ न योग हुन्छ त्यस्तै त्यस्ता चाहिँ धेरै भयो भने त ध्यान र योगबाट पाइने फल पनि पण्डितास्तु कला तृण रमन्ते महिषा इव पत्रेश्वत्पादन रक्षा रक्षा मुक्ति छन् पण्डितहरू छन् ठुला ठुला कुरा गर्दछन् शास्त्रकै मात्रै कुरा गर्दछन् अरे शास्त्रका कुरा गर्दछौ भने शास्त्रले त के भन्छ भने मनुष्यको परम लक्ष्य मुक्ति लाभ गर्नु त मुक्ति लाभ गर्नका लागि जे जे गर्नुपर्ने हो त्यो गर अब उनीहरू चाहिँ के गर्छन् भन्दाखेरि बिहे नगरी हुँदैन म बलपेटा गएका बेला अगाडि एउटा बेङ्ग्रो बेङ्ग्रो थियो केटो भट्टराई केटो मलाई सोध्दछ दाजु हो तपाईँहरूकोतिर केटी छैन बिहे गर्नुपर्ने थियो के खुवाउँछस् न बिहे गरेर तैँले बिहे नगरिन्छौ तैँले यो नगरि नहुने त कुरो केही पनि छैन दाजुहरू छन् भाइहरू छन् साधु हो म तँलाई वृन्दावन पठाउँछु साधु भन्नाला हुन्छ गृहस्थान अगाडि हुन्छ मान्छ उसले होइन ठुलो दायित्व दिएको गृहस्थले त्यस्ता छन् पण्डित पनि त्यस्तै छन् पण्डित पनि त्यस्तै छन् खालि गृहस्थानहरूमा जान्दछन् विवाह गर्नुपर्दछ भनेर जान्दछन् महिषा इव कलत्रा रमन्ते राँगाको जस्तो कलत्रा आफ्नो पत्नीसँग रमण गर्दछन् केवल सन्तान उत्पन्न गर्नुपर्दछ सन्तानले काम गर्दैछन् आफू मरे पछाडि र अब उद्धार हुन्छ भनेर त्यतैपट्टि मात्रै जान्छन् अरे उद्धार त आफूले आफ्नो उद्धार गर्नुपर्दछ सन्तानले त के गर्दछ भन्दाखेरि अब काम नभइकन नर्कमा परियो भने हो त्यो काम नभएको दोषबाट चाहिँ मुक्ति दिन्छ गरिदियो रामराचालले भने नियमपूर्वक गरिदियो भने होइन दशगात्र क्रिया नभइकन यदि कोही मर्यो भने त्यसले अर्थ कुनै पनि गरेको फल प्राप्त गर्दैन र दशगात्र क्रियासम्म चाहिँ उसले गरिदिन्छ मुक्ति नै त छोराले दिन सक्दैन नि त अब पढेको छ शास्त्रको अभ्यास गरेर सबै जान्छ ऊ त्यसो भन्छ त्यसो हुँदा त अब 15 वटासम्म छोरा जन्मायो भने त केही गर्नै पर्ने पण्डित राष्ट्र कदाचन रमन्तै भइसकेको पुत्रस्य उत्पादन दक्षा पुत्र उत्पादन गर्न चिन्ता एकदम कुशल छन् तर अरू मुक्तिका मार्गहरू छन् मुक्तिका लागि गरिने साधनहरू छन् त्यो चाहिँ अदक्ष त्यतापट्टि चाहिँ लाग्न उनीहरूको दक्षता नै छैन नहि वैष्णवता कुत्र वास्तवमा भन्न जाँदाखेरि सम्प्रदाय पुरस्कार वैष्णवता कुत्रचित नहि सम्प्रदायलाई अगाडि राखेर भएको जुन वैष्णवता हो सम्प्रदायपूर्वक चल्ने जुन वैष्णवता हो हो त्यो अब कलियुगमा कहीँ पनि देखिँदैन अब उसले अर्थ गर्दैन भने वैष्णवता कहीँ पनि छैन सब सम्प्रदाय मात्रै देखिन्छन् भन्ने अर्थ लगाउँदछ म अमुक सम्प्रदायको म अमुक सम्प्रदायको म अमुक सम्प्रदायको भन्छन् वास्तवमा हुने वैष्णवता चाहिँ कहीँ पनि छैन तर यसको अर्थ सम्प्रदाय पुरस्कार वैष्णवता नहि कुत्र सम्प्रदायलाई सम्प्रदायपूर्वक चल्ने जुन वैष्णवता हो किनभने अब प्रत्येक उसको आफ्नो आफ्नो एउटा विधि बताइएको छ अघिदेखि चलेर आएका त्यसका शास्त्रहरू छन् तन्त्र शास्त्रहरू छन् आगम शास्त्रहरू छन् तिनीहरूले सम्पूर्ण विधि निषेधहरू बताएका छन् अब हिजो निक्लिएको छ अब तिनीहरूको केही पनि छैन खालि तिनीहरू गर्छ गफै मात्रै गर्दछ होइन जस्तै प्रणामीको प्रणामीको के छ केही नै छैन त भगवान्लाई प्राप्त गर्नका निम्ति गर्नुपर्ने जुन कुराहरू हुन् जस्तै हाम्रो अब उसमा भेटिन्छ गौतमीय तन्त्रमा भेटिन्छ तिमीहरूको के ग्रन्थ छ भनेर त्यस्तो त केही पनि ग्रन्थ छैन त्यसै गरी अरू अरू पनि छन् र यी के छ भने यिनीहरू अब सम्प्रदाय पुरस्कार वैष्णवता होइनन् त्यस कारणले गर्दाखेरि त्यहाँ कुनै प्रकारको पनि केही भेटिँदैन र अति पनि वस्तुहरू कम्ती हुँदै गए र एवं यस्तै प्रकारले प्रलयताम प्राप्त वस्तु स्थार वस्तु सार वस्तुमा हुने जुन सार भाग हो स्थले स्थले भनेको ठाउँ ठाउँमा प्रलयताम प्राप्त त्यो सम्पूर्ण सकिन थाले अब यो कसलाई दोष दिनु भयो त युगधर्मै अब यो कसलाई दोष दिनु यसमा अब कसले गर्दा यस्तो भएको भन्नु न युगधर्म कलियुगले गर्दाखेरि यस्तो भएको वर्षतै कस्य दूषणमा भयो यहाँ कसलाई चाहिँ दोष दिनु अयम त युगधर्म यो त अब युगले गर्दाखेरि यस्तो भएको अत त्यसै कारणले पुनर्विकास भगवान् श्याम सुन्दर निकटे स्थित अपि सहते सबैका समीपमै हुनुहुन्छ भगवान् सबैका समीपमा हुनुहुन्छ र पनि यस्तो आधारमा भइरहेको छ भगवान्ले समाधान गर्नुभएको छ किनभने यस्तो आधारमा भइरहेको छ भनेर व्याकुल हुने मान्छे को छ भगवान्लाई त्यसरी व्याकुल भएर पुकारन्छ अनि म भगवान्ले पनि त्यसरी हुन्छ यस्तो भइरहेको छ तपाईँहरू के गर्नुहुन्न भनेर कसैले भनिहाल्यो भने पनि अब म एक्लाले गरेर के हुन्छ हो अरू गर्दै भन्छ ऊ पनि त्यसै भन्छ ऊ पनि त्यसै भन्छ ऊ पनि त्यसै भन्छ अनि उसलाई अब चालेकै छ चालेकै छ तिनीहरूलाई भने अब मैले चाहिँ के गर्नु भन्नुहुन्छ भगवान् पनि निकट स्थित अविश्वासै सबैका समयमै बसेर पनि जानिकन पनि भगवान्ले तिमीहरूलाई भएको छ भने भएको छ मलाई पनि भनेर सहन गर्नुहुन्छ श्रुता भुवा श्रुतजी भन्नुहुन्छ यति तद्वचन श्रुत्वा यसरी नारदजीका वचन सुनेर विस्मयम परम गता परम आश्चर्यमा परिन् भक्तिदेवी भक्ति रुचे बचो भूय भूय मेरो फेरि पनि भक्ति बच रुचे भक्तिले वचन बोल्दछन् भन्दछन् श्रूयतान् तच्च सौनक र के भनिन् त भक्तिले हे सौनकजी तँ सुन्नुहोस् भक्तिले सुनर्षे त्वं हि धन्योसी हे देवर्षि नारद हजुर धन्य हुनुहुन्छ मद्भाग्य नै समागत मेरो सौभाग्यले गर्दा आज तपाईँ यहाँ आइपुग्नु भएको हो साधुनाम दर्शनम लोके लोकमा साधु सन्त महात्मा भगवान्का भक्तहरूको दर्शन चाहिँ दर्शन भयो भने सर्वसिद्धिकरम परम समस्त कुराहरूको सिद्धि हुन्छ त्यसैले सम्पूर्ण सिद्धि भइहाल्दछ त्यसैले सम्पूर्ण कुराहरू पुग्दछन् मनोरथ पूर्ण हुन्छन् जयति जगति मायां यस्य काय धवस्ते वचन रचनमेकं केवलं चाकलय्य ध्रुवपदमपि यातो यत्कृपातो ध्रुवयं सकलकुशलपात्रं ब्रह्मपुत्रं नतास्मि एकं वचनरचनं केवलं एकं वचनरचनम् आकलय्य कायाधमः जगति मायां जयति जुन हजुरको केवल एकमात्र वचन कौशल वचनरचनम् भनेको वचन कौशललाई आकलय्य भनेको ग्रहण गरेर कायाधव भनेको कयाधुनन्दन प्रह्लादजीले जगति भनेको संसारमा भएको जुन माया हो त्यस मायालाई जयति जित्नुहुन्छ संसारमा रहँदाखेरि त सबैलाई नै मायाले ग्रस्त त पार्छन् नि त तर जब भगवान्को भक्तिमै मात्रै मान्छे अग्रसर भए पछाडि त्यसलाई मायाले के गर्न सक्दिनन् ध्रुवपदमपि यातो यत्कृपातो यत्कृपातः जसका कृपाद्वारा अयम ध्रुवः ती ध्रुवले पनि ध्रुवपदमपि यातो ध्रुवपद जस्तो अत्यन्त उच्च कोटिको जुन पद हो त्यो पद पनि प्राप्त गर्नुहुन्छ र सकल कुशल पात्रम सम्पूर्ण कुशलताका जो पात्र हुनुहुन्छ सबैलाई कुशल मार्गमा लाने सबैलाई मोक्ष मार्गमा लाने भगवान् भक्ति प्रदान गर्ने त्यस्ता ब्रह्माजीका पुत्र स्वरूप श्री नारदजीको शरणमा सर उहाँलाई नतमस्तक छु भक्तिदेवीले नमस्कार नमस्कार जय जय पद्मपुराणे उत्तराखण्डे श्रीमद्भागवत महात्मे भक्तिनारायण यो हाम्रो जुन प्रार्थना छ नि भागवतको भागवतको प्रार्थना चाहिँ असलमा हामीले पढ्दाखेरि यो गाउँथे यो भागवतको 87 अध्यायमा वेदहरूले भगवान्को स्तुति गरेका छन् 87 दशमा सनको 87 14 श्लोकदेखि यो अब यहाँ लामो हुन्छ यो 41 यसको स्वर छ